इसलिए नेक और साले लोग जुमे के दिन असर की नमाज के बाद दरवाजा बंद कर लेते, शाम तक खोलते नहीं थे। किसी ने पूछा, इसको क्या हुआ, बंदा बड़ा नेक है। पता चला कि हदीस के अल्फाज हैं, जुमे के दिन कसरत से दुरूद पढ़ा करो। ये सुबह से तो पढ़ा रहे थे, दुरूद का मौका नहीं मिला, ये असर से मगरिब तक सूरज गुरूब होने से पहले इस हदीस पे अमल करना चाहते हैं, बैठ के प्यारे पैगंबर पे दुरूद भेज रहे हैं। इदन तुक्फा हम्मक व युग्फा लक ज़म्बुक, क्योंकि दावा है, हदीस का वादा है, जो कसरत से दुरूद पढ़ता है दुनिया का कोई दुख नहीं रहता जो अल्लाह दूर नहीं करते, और इस तरह पाक साफ गुनाहों से हो जाता है जैसे उसने गुनाह किया ही नहीं। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरमान, अभी असर की अजान होगी, जोहर की तो हो गई, जो अजान सुन ले, दुरूद पढ़ ले, रदीतु बिल्लाहि रब व बिल इस्लाम दीन व बि मुहम्मदिन नबिया, चंद कलिमात है, गुफिर लहू ज़ुनूबू, जो भी गुनाह कर चुका सारे गुनाहों से इसे पाक कर दिया जाए। अगर इस वक्त इसकी मौत आ जाए, अल्लाह की रहमत इसे ढांप ले, एक मोमिन को उम्मीद आनी चाहिए। नमाज पढ़ेगा, नमाज पढ़ने के बाद बैठा रहे अपनी जगह पे, والملائكه يصلون على احدكم ما دام في مجلسه الذي صلى فيه تقول الملائكه اللهم اغفر له اللهم ارحم اللهم تب عليه। एक नहीं, दस नहीं, हजार नहीं, लाख नहीं, खरबों की तादाद में फरिश्तों का नुजूल, حتى يمنع ما بين السماء والارض, जमीन और आसमान का खला भर जाता है फरिश्तों से जो दुआएं कर रहे हैं। ए अल्लाह, ये बंदा अपनी जगह पे बैठ के जो जिक्र कर रहा है इसको माफ कर दे, इस पे रहम फरमा दे और इसकी तौबा को कबूल फरमा दे। फरिश्तों की दुआ को अल्लाह रद्द नहीं करते, क्योंकि फरिश्ते दुआ उस वक्त तक करते नहीं जब तक अल्लाह का हुक्म ना हो, और अल्लाह ताला फरिश्तों को हुक्म देते नहीं है जब तक अपने बंदे से राजी ना हो जाए। वहां बैठे बैठे अगर दुनिया से चला जाए, बख्शीरू, उठ के बाहर निकले, आयत मिन आयत अल्लाह, ये अल्लाह की निशानी जा रही। मन सब्बह अल्लाह सलासन व सलासी व हमिद अल्लाह सलासन व सलासी व कब्बर अल्लाह सलासन व सलासी, 33 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह, 33 मरतबा अल्लाहु अकबर, फ़क़ाल तमाम अल-मिआ, फिर 100 पूरा करते वक्त ये कह दे, ला इलाहा इल्लल्लाहु वहदहू ला शरीक ला, लहुल मुल्क व लहुल हम्द व हुवा अला कुल्ली शैइन क़दीर, गुफिर लहु ज़ुनूबु व इन कानत मिस्ला ज़बदिल बहर, समंदर की झाग के बराबर भी गुनाह हों तो अल्लाह मुआफ़ फरमा दे। जुमे का मुबारक दिन है, घर जाते वक्त टाइम तो लगेगा ना, आज चलते चलते सुभान अल्लाह व बिहम्दी 3 से 4 सेकंड में अदा होने वाला कलिमा, सुभान अल्लाह व बिहम्दी 100 मर्तबा कोई पढ़ ले, गुफिर लहु ज़ुनूबु व इन कानत मिस्ल ज़बदिल बहर, समंदर की झाग के बराबर भी हों तो अल्लाह उसके गुनाहों को पाक साफ कर देते हैं। ये घर जाते जाते दुनिया से चला जाए, 4 मिनट इस पे लगा दिए, अल्लाह की जन्नत का मेहमान होगा। घर पहुंचा है, 3 मरतबा ये कह दे सुबह शाम किसी वक्त, अस्तग़फिरुल्लाह रब्बी मिन कुल्ली ज़म्बिन व अतूबु इलैही। अल्लाह के रसूल फरमाते हैं, जितने भी जिंदगी के गुनाह हैं अल्लाह सारे माफ कर दे दे। रात का वक्त हो गया, वुजू करके सो जाए। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, ما من عبد يبيت على ذكر طاهرة إلا بات معه ملك في شعاره لا ينقلب ساعة من الليل إلا قال اللهم اغفر لعبدك فإنه بات طاهرا. وضو کر کے یہ سو جائے تو انعام ساری رات آسمان سے نازل ہونے والا فرشتہ اس کا محافظ اس کا گارڈ بن جائے گا اور رات گزارے گا اس کے بستر میں یہ سویا رہے گا ساری رات فرشتہ دعا کرے گا اللہم اغفر لعبدك فإنه بات طاہرا اللہ یہ تیرا بندہ وضو کر کے سویا اس کو معاف بھی کر دے سویا سویا اگر بیداری نہیں ہو سکا فرشتے کی دعا ہو چکی ہے یہ اللہ کی جنت کا مہمان ہوگا. نماز پڑھی صبح پھر یہ عمل دہرائے ڈیوٹی پہ گیا ہے چلتے چلتے استغفر اللہ سبحان اللہ بحمدی کہے اور جانے سے پہلے صرف دو رکتے سورج نکلنے کے بعد پڑھ لے صبح کی نماز با جماعت پڑھے ذکر کرے. اس سال قرآن اندازی میں حج کا نام نہیں نکل سکا تو پریشانی کیا ہے, اس سال میں حج پہ نہیں جا سکا کیونکہ مال نہیں ہے تو پریشانی کیا ہے, تیرے رب نے تیرے لیے منصوبے بڑے آسان بنائے ہیں. پیکج دیکھیے, کوئی ٹوکن نہیں, کوئی ٹکٹ نہیں, کوئی پاسپورٹ نہیں, کوئی کسی ایجنٹ سے ملاقات اور تھکے کھانے نہیں. من صلی الفجر فی جماعہ, جو صبح کی نماز با جماعت پڑھ لے, ثم قعد یذکر اللہ عز و جل, پھر اللہ کے ذکر میں مشغول ہو جائے, حتی تطلع الشمس, سورج نکل آئے, ثم صلى رکعتین, دو رکعتیں پڑھ لے, کانت له کاجر حجۃ و عمرۃ تامۃ تامۃ تام. ایک مرتبہ نہیں کہا, 10 لاکھ کا پیکج ہو, 5 لاکھ کا پیکج ہو, رکن چھوٹ گیا, حج باطل ہے, حج نہیں ہوگا, دوبارہ کرنا پڑے گا, واجب چھوٹ جائے, حج میں نقص آئے گا جب تک دم نہیں دے دیا جاتا. لیکن یہ دو رکعتیں پڑھنے والا شخص, اللہ کے رسول کا فرمان ہے, اس کو حج اور عمرہ مکمل مکمل مکمل اجر و ثواب اس کو نصیب فرمائیں گے. من صلى اربعا في اول النهار اكفك اخره, جو 4 رکعتیں صبح کے وقت پڑھ لے یا 2 رکعتیں پڑھ لے, جس کو نماز چاشت کہتے ہیں, صلاۃ الاوابین, جس کو نماز اوابین کہتے ہیں, جس کو نماز دہا کہتے ہیں, حین ترمز الفصال, صحیح مسلم کی روایت ہے, وحین رمضت الفصال, یہ وہ وقت ہے جب اونٹنی کے بچوں کے پاؤں جلنے لگ جائیں, اتنی تپش زمین پہ آ جائے. رب کا وعدہ ہے میرے بندے, دن کے شروع میں 4 رکعتیں تم پڑھ لو, باقی سارا دن میں تمہیں کافی ہو جاؤں گا. کیسے کافی ہو جاؤں گا؟ نہ دنیا کا غم رہے گا, جب تم میری رحمت کے سائے میں آ گئے تو کوئی گناہ بھی نہیں رہے گا. اللہ رب العزت ہمیں اپنی زندگی کا سکیجول تقوی کے بنا پہ ترتیب دینے کی توفیق عطا فرمائے.